चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा, जब बारिन मजबूत ताकतवर, जीम बारा रूट है, इसम मुबालगा, अनीदिन जालिम मुखालिफ जिद्दी, आइन नून दाल रूट है, इसम फाइल वाहिद मुजक्कर, सदीदन या सदीदुन स्वाद दाल दाल रूट है, पीप बदबूदार पानी और गर्म उबलते हुए पानी के लिए आता है, इसम नकिरा है, गलीज सुन मजबूत सख्त तुंदखू पुख्ता सभी मानों में आता है, गैन लाम जोए रूट है, इसम फाइल वाहिद मुजक्कर, रमाद खाक सर होना या राख, रॉ मीम दाल रूट है, इसम नकिरा, आसिफुन तूफानी हवा, आंधी या तुंदो तेज हवा, आइन स्वाद फा रूट है, इसम फाइल वाहिद मुजक्कर, तबअन पैरोकार, ताबा आइन रूट है, इसम नकिरा, मुगनूना बचाने वाले, दुख दूर करने वाले, गैन नून या रूट है, इसम फाइल जमा मुजक्कर, महीसुन जाय पना, हा या स्वाद रूट है, इसम ज़र्फ मकान भी है और जमान भी। बस जी अफाल को देखते, ताउदुन्ना ऐन दाल वाव रूट है, बाप नसरा औदुन या औदतन मस्तर है, फेल मुजारे जमा मुजक्कर हाजिर, नुस्कीनन्नकुम सीन काफनून बाबिफाल, इसकानन मस्तर फेल मुदारे जमा मुतकल्लिम, इस्तफ्तहु फाताहा रूट है, बाब इस्तिफ़ाल, इस्तिफ्ताहन मस्तर फेल माजी जमा मुजक्कर गायब, ख्वाबा हा या बा रूट है, बाब दरबा, खैबतन मस्तर फेल माजी वाहिद मुजक्कर गायब, युस्का सीन काफ या रूट, बाब दरबा, सिकायतन मस्तर फेल मुदारे मजहूल, वाहिद मुजक्कर गायब, यतजर्रउहु जीम राइन रूट है, बाब तफाउल, तजर्रुअन मस्तर फेल मुदारे वाहिद मुजक्कर गायब, युसीगुहु सीन वाव गैन रूट, बाबिफाल, ईसागन मस्तर फेल मुदारे वाहिद मुजक्कर गायब, इश्तद्दत शीन दाल दाल रूट है, बाब इफ्तियाल, इश्तिदादन मस्तर फेल माजी वाहिद मुअन्नस गायब, यकदीरूना काफ दाल रा रूट, बाब दरोबा, कदरन मस्तर फेल मुदारे جمع مذکر غائب. کسبو قاف سین باروٹ کسبن مصدر فعل ماضی جمع مذکر غائب. یذہبکم زال ہا باروٹ باب افعال اذهابن مصدر فعل مضارع واحد مذکر غائب. بارا زاروٹ ہے. باب نصرا بروزن مصدر فعل ماضی جمع مذکر غائب. جزعنا جیم زا عین روٹ باب سمیہ جز ان مستر فعل ماضی جمع متکلم. بس جی چلیے جی ٹائٹلز پہ چلتے ہیں. رکوع کا ٹاپک ہے اسلام اور جاہلیت کا تاریخی مارکہ. آیت نمبر 13 آخری خربہ. دھمکیاں. آیت نمبر 14 جو میرے سامنے کھڑا ہونے سے ڈر گیا. آیت نمبر 15 ہر سرکش برباد ہوا. آیت نمبر 16 اور 17 سمجھے گا کہ موت آئی مگر مرے گا نہیں. اس طرح ایک اور ٹاپک بھی لکھ لیں نہ جیئیں گے نہ مریں گے. آیت نمبر 18 بے سود عمل. آیت نمبر 19 اور 20 حیات ثانیہ یعنی دوبارہ پیدا ہونا. آیت نمبر 21 چٹیل میدان اور مخلوقات. بس جی چلیے مقاصد لکھتے ہیں. پہلا مقصد ہے رسولوں کو اللہ کے راستے میں جو مشکلات پہنچیں ان کو جان کر اللہ کے راستے میں آنے والی مشکلات پر صبر کرنا سیکھ سکے. اگلا مقصد ہے سرکشی کا کیا انجام ہونے والا ہے اس کو جان کر سرکشی سے توبہ کر سکیں. اور اگلا مقصد ہے جہنم کے عذابوں کی شدت کو جان کر ان سے اللہ تعالیٰ کی پناہ مانگ سکے. اگلا مقصد ہے کافروں کے اعمال کی قیامت کے دن کیا قیمت پڑنے والی ہے اس کو جان کر ایسے لوگوں کو کفر سے بچانے کی عملی کوششیں کر سکے. اور اگلا مقصد لکھیں گے ایک قوم کو ہٹا کر دوسری کو لانا اللہ تعالیٰ پہ کچھ مشکل نہیں. اس حقیقت کو جان کر اپنے حال کی اصلاح کر سکیں. بس جی تلاوت سنیں گے ان آیت کی. وقال الذين كفروا لرسلهم لنخرجنكم من أرضنا أو لتعودن في ملتنا فأوحى إليهم ربهم لنهلكن الظالمين ولنسكننكم الأرض من بعدهم ذلك لمن خاف مقامي وخاف وعيد واستفتحوا وخاب كل جبار عنيد من ورائه جهنم ويسقى من ماء صديد يتجرعه ولا يكاد يسيغه ويأتيه الموت من كل مكان وما هو بميت ومن ورائه عذاب غليظ مثل الذين كفروا بربهم أعمالهم كرماد اشتدت به الريح في يوم عاصف لا يقدرون مما كسبوا على شيء ذلك هو الضلال البعيد ألم تر أن الله خلق السماوات والأرض بالحق إن يشأ يذهبكم ويأتي بخلق جديد وما ذلك على الله بعزيز وبرزوا لله جميعا فقال الضعفاء للذين استكبروا إنا كنا لكم تبعا فهل أنتم مغنون عنا من عذاب الله من شيء قالوا